ले टुङ्ग्याउने बित्तिकै सड़कको पुनर्निर्माण प्रक्रिया शुरू हुनेछ। गत वर्षको माघ 27 गते आह्वान गरेको ठेक्काकै विरूद्धमा उजुरी परेको हो। टेण्डरमा 10 वर्ष अनुभव भएको निर्माण कम्पनीले मात्र टेण्डर दर्ता गराउन पाउने नियम राखिएको र त्यसका विरूद्धमा उजुरी परेको हो। ठेक्का गरेर यसै वर्षदेखि पुनर्निर्माण गर्ने योजना थियो। प्रमुख खाँडले भन्नुभयो, दुई वर्षभित्र योजना सम्पन्न गर्नुपर्ने भए पनि निर्माण प्रक्रिया नै शुरू हुन ढिलाइ हुने भयो। सड़क आयोजनाले आह्वान गरेको ठेक्कामा 16 आवेदन परे पनि त्यो खोलिएको छैन। नारायणगढ मोगलिन सड़कलाई 3 भाग लगाएर छुट्टा छुट्टै कम्पनीलाई ठेक्का दिने उद्देश्यका साथ सो ठेक्का आह्वान गरिएको थियो। साढे तीन वर्षदेखि तलब नपाएका नवलप्रासी गैंडाकोटको भेरकुटी कागज कारखानाका मजदूरहरू मिलेर सोमबार काठमाण्डुमा धरना दिएका छन्। काठमाण्डु गण बहालको गोल्छा अर्गनाइजेशनको मुख्यालयमा अनिश्चितकालीन धरना दिएको मजदूर नेताहरूले जानकारी दिएका छन्। मजदूरहरूले विक्रम सम्वत 2067 साल मंगिरदेखि तलब पाएका छैनन्। चीन सरकारको सहयोगमा विक्रम सम्वत 2042 सालमा बनेको उद्योग विक्रम सम्वत 2049 सालमा निजीकरण भएपछि गोल्छा समूहले सञ्चालन गरेको हो। देशकै ठूलो भेरकोटी कागज कारखानाले विक्रम सम्वत 2067 साल फागुनदेखि उत्पादन बन्द गरेको छ। कारखानामा कार्यरत मजदूर कर्मचारी र सुरक्षा गार्ड गरेर 347 जनाले 3.5 वर्षताको तलब नपाएको संयुक्त संघर्ष समितिले जानकारी दिएको छ। कति पर्खने कति कुर्ने, हामी त हैरान र दिक्क भयौं। त्यसैले अब अन्तिम लड़ाईका लागि काठमाण्डुमा अनिश्चितकालीन धरना दिएका हौं। मजदूर संघर्ष समितिका सदस्य तथा कारखानामा रहेको नेपाल स्वतन्त्र केमिकल आयरन मजदूर युनियनका पूर्व अध्यक्ष हरि ढकालले बताउनुभयो, मजदूरहरूले गएको वर्ष पनि काठमाण्डुमा धरना दिएका थिए। गाम्बेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बाल बालिकालाई हिजो आफ्नै घरमा सारिएको छ। दुई वर्षदेखि रत्नगरको जय मंगलामा घरभाडामा बस्दै आएका बाल बालिकालाई रत्नगर 10 मंगलपुरमा घर बनाएर सारिएको हो। जय मंगलामा रहँदा पञ्चकन्या उच्च माविमा पढ्दै आएका बाल बालिकालाई आफ्नै घरमा सारेपछि मंगलपुरको चतेज ज्योति राप्राबीमा भर्ना गरिएको छ। सो विद्यालयमा 40 जना बाल बालिकालाई भर्ना गरिएको छ। भर्ना हुन आएका चेपाङ विद्यार्थीलाई विद्यालयले कापी र कलमले स्वागत गरेको छ। विद्यालयका अध्यक्ष हरिप्रसाद गुरूङ र प्रधानाध्यापक रामबहादुर मगरले विद्यार्थीलाई टीका लगाएर स्वागत गर्नुभयो। केन्द्रले सहयोग संकलन गरी मंगलपुरमा 6 कोठे भवन निर्माण गरेको छ। 8 लाखको लागतमा निर्माण गरिएको भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो। यसैबीच पिठुवा 8 स्थित बिन्देश्वरी निम्न माध्यमिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरूलाई रोटरी क्लब अफ नारायणगढले हिजो शैक्षिक सामग्री सहयोग गरेको छ। चेपाङ छात्रावासमा आवासीय रूपमा अध्ययन गरिरहेका 27 जना चेपाङ विद्यार्थीहरूलाई क्लबले कापी कलम झोला पंखा गरी 25,000 रूपियाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको हो। विद्यालयमा आयोजित कार्यक्रममा क्लबका पदाधिकारीहरूले विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनाललाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्। पूर्वी चितवनका दुई उद्योग वाणिज्य संघका अध्यक्षहरूले चितवनको आर्थिक विकासको लागि कृषि र पर्यटनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। हम्स मनोरञ्जन केन्द्रले हिजो आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनीहरूले कृषि र पर्यटनको विकास गर्न सके मात्र चितवनको अर्थतन्त्र सबल हुने तर्क गरेका थिए। कृषिमा आधुनिकीकरण र पर्यटनमा नयाँ सम्भावनाको खोजी गर्नुपर्ने भन्दै उनीहरूले यसका लागि निजी क्षेत्र सरकारी निकायसँग सहकारी गरेर अगाडि बढ्न तयार रहेको बताएका थिए। चितवन र त्यसमा पनि पूर्वी चितवनको पर्यटन विकासको लागि व्यवसायबीच एकता आवश्यक रहेको उनीहरूको भनाइ थियो। कार्यक्रममा रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्वरालले कृषि र पर्यटनको विकास गर्न सके चितवन आर्थिक विकासको नमूना बन्ने बताउनुभयो। उहाँले पर्यटन विकासको लागि सम्भाव्य बोकेका क्षेत्रको पहिचान पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो। उद्योग वाणिज्य संघ खैरानीका अध्यक्ष गुणराज श्रेष्ठले पेसागत सुरक्षाको लागि व्यवसायबीच सहकारी आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा केन्द्रका प्रबन्ध निर्देशक गौरीश्वर सापकोटाले पूर्वी चितवनको पर्यटन विकासलाई सेवा पुर्याउन रत्नगरमा सुविधा सम्पन्न मनोरञ्जन केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो। केन्द्रका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भएको कार्यक्रममा कुखुरा व्यवसाय मञ्च पूर्वी चितवनका अध्यक्ष रघुनाथ भट्ट, रत्नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, संघका वर्तमान महासचिव देवेन्द्र कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो। बछौलीका एक वृद्ध विगत 16 दिनदेखि बेपत्ता भएका छन्। दाउरा खोज्न जंगल गएका बछौली छका 65 वर्षीय फगुना चौधरी बेखबर भएका हुन्। गएको चैत 29 गते घरबाट हात्तीसार नजिकैको जंगलमा दाउरा खोज्न गएका चौधरी नफर्किएपछि स्थानीयले खोजी कार्य शुरू गरेका थिए। जंगलमा वन्यजन्तुले आक्रमण गरेको आशंकामा निकुञ्जका हात्ती समेत परिचालन गरेर खोजी गरे पनि अवस्था पत्ता लाग्न नसकेको भतिज वासुदेव चौधरीले जानकारी दिनुभयो। उनले आफन्त र जंगल क्षेत्रमा खोजी गरेको भए पनि कहीँ कतै फेला पार्न नसकेको भन्दै खोजीका लागि सार्वजनिक अपील समेत गरेका छन्। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, कंग्रेस नेतृत्वको सरकार पार्टीभन्दा बाहिरबाट चलेको भन्ने कंग्रेस नेता अर्जुन नरसिंह केसीको आरोपप्रति तपाईँ के भन्नुहुन्छ? ए त्यस्तै लाग्छ, बी व्यर्थको आरोप र सी पार्टी नेतृत्वलाई चुनौती। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस डी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ टोणा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0556-5363-063, मोबाइल नंबर 98551-7743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहानदेखि दिनभर घाम लाग्ने पनि महाशाखाको भनाइ छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारी सँगै आजको लागि बिहान 7 बजे अर्पण स्थानीय समाचार सकियो। ध्रुवराज खुना लाग्या चाहन्छु, नमस्कार। यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556-5362-290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई हुने। एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि, मोबाइल 98452-46174। यो हो रेडियो